नमस्कार नमस्कार, हार्दिक अभिवादनम सुस्वागतम कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा कान्लापारीका आत्मीय हाम्रा चाहिँ विष्णु नातिसँगै म चाहिँ नि तपाईँको आफ्नै प्रिय दुलुवा बाजे आज पनि आइसकेका छौँ जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा रहेर हाँसी मजाक गर्नलाई, बस्नलाई अनि रमाइलो गर्नका लागि हामी तपाईँसँगै चाहिँ उपस्थित भइसकेका छौँ। र कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रले एउटा गानाबाट सुरुवात गर्छु, त्यो गाना पछि तपाईँ हाम्रा रमाइला कुराहरू छँदैछन्। चौबन्दीमा पाटो के बाध्या छैन भन्दैमा पखेटीमा काका जान छैन भन्दैमा बाध्या छैन भन्दैमा अखेरीमा घाँस काट्न जान छैन भन्दैमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ म त नेपालको माया गर्ने छोरी मलाई मजासै माया चाहिन्छ मलाई मजासै माया चाहिन्छ आउँछ मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ निकै चाहिँ नि मि छोकी छिनु हाम्रो चाहिँ नि आस्था नातिनीले आउनुभएको होइन र नातिनीले त कतिलो बाजेको लागि भन्नु कहाँ स्पेसल अरूको लागि होइन है त्यही चाहिँ नि दुलो बाजेको लागि गएको गीत सुनिहाल्नु भयो अब चाहिँ नि के भन्छ भन्दाखेरि भएको कुरो त हो कि होइन खै जो कसै भनौँ अब भएको कुरो के भनौँ एउटा विद्यार्थी थियो क्या अनि त्यो विद्यार्थीले के भन्नु भन्दाखेरि म प्राइमरी स्कुलको टिचर भएको बेला कुरो उसले सरहरू सबैलाई गरौँ के भन्यो भने सर मैले यस्तो चिज बनाउन जानेको छु जसको मार्फत भित्ताको वारपार सबै देख्न सकिन्छ हो अचम्म लाग्यो मलाई पनि भित्ताको वारपार पुरै देख्न सकिने चिज यसले बनायो भनेपछि यो मान्छेले ठुलै चाहिँ नि साइनर टिसा कि के टिसा भन्छ नि साइनर टिसा कि के टिसै हो ओहो दङ परियो सबको टिचर बसेर छलफल गरियो अब पहिलो दिन हामी छलफलकै क्रममा रह्यौँ हाम्रो विद्यार्थीले यस्तो चिज पनि बनाउन सक्यो भन्यौँ हामी दङ्ग पऱ्यौँ दोस्रो दिन हामीले जिल्ला जिल्लामा फ्याकस गऱ्यौँ गफानी भन्नु ल त्यति बेला त फ्याकसै थिएन त्यो फ्याकस जस्तै पठाने कुरो पठायौँ भनौँ न सबैतिरको तर जिल्लाबाट ठुला ठुला मान्छेहरू आउनुभयो हो भित्ताको वारपार देख्न सक्ने कुरा बनाउन सक्ने मान्छे होइन कसरी देख्न सकियो भनेर सबै दङ्ग परे सबै अतिथिहरू पनि आए अनि एउटा कार्यक्रम उद्घाटन जस्तो राखियो र उसलाई त्यो प्रयोग गर्न लगाइयो अनि लगाएको त उसले त अब यस्तो चिज बनाएछ जुन चिज चाहिँ भित्ताबाट वारपार हेर्न सकिने भनेर त भित्तामा चाहिँ छिनो ल्याएर खोकेर पुवाल पो बनाइदिने भइदिन्छ के कसले गर्यो भने त्यो पुवाल पारेपछि त भित्ताबाट वारपार देख्ने हो नि भएको कुरो भने एकदम दङ्गा लाग्ने कुरो क्या सिन्दाखेरि पनि यो भाग कुरो भने चुड्किला चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा कालो न कालो कराई होइन नातिले सुनिसकेर नाखुन्छ आएको थिएँ अनि यतापट्टि कुकर त सफा हो नि कुकरले भने एक कराई तर कति कालो छ कति कालो छ कति कालो करालाई पनि झन करिसुथ्यो अनि उसले भने के गर्छ त बाबु कुकर जति काली भयो भने तिमी सिङ सिङ सिटी हान्न छोड्दैन त मलाई अरे क्या कहिले चुड्किला सुनाएको अब तपाईँहरू धेरै सुन्नुभयो होला अब यो त सुनिसकेको कुरोलाई पनि दोहोऱ्याएर सुन्दा मजै आउँछ होइन अनि एउटा मान्छेले गीत गाएका आज आकाशमा एउटा तारा देखिन अनि हामीले सुने अब 9 लाखभन्दा बढी तारा हुन्छ अरे अब कुन चाहिँ तारा देखिन्न अब हिजो देखा तारा छुट्टी भइसक्यो नेपाली गायकहरूले गीत गाउँदा पनि के अरे गीत बनाउँदा पनि भन्दा गायकले गीत बनाउने होइन क्या नेपाली सर्जकले गीत बनाउँदा चाहिँ धेरै कुरा विचार गर्नु पनि देखिन्छ क्या अब आज आकाशमा एउटा तारा देखिन्न कुन चाहिँ तारा देखिन्न त्यो तारालाई के चिन्ह लगाएर राख्न सक्नु पऱ्यो हो यो चाहिँ देखिन भन्न सक्नु पऱ्यो न तारामा कुनै चिन्ह लाग्छ यस्तो छ भएको कुरो भन्दाखेरि नाति नातिना कोही हाँस्नुहुन्छ कोही हाँस्नुहुन्न एउटा चाहिँ नि गोरो लोग्ने पनि गोरो श्रीमती पनि गोरो तर बिचरा छोरो अलिकति कालो जन्मेपछि लोग्नेले भने होइन प्रिय के हुन गयो यस्तो कसरी कालो भयो छोरो भने त प्रिय तिमी पनि चाहिँ नि हट म पनि हट दुईजना हटबाट बच्चा जल्यो होला नि त अरे ओ दङ्गदास भनेको हुन्छ अब के भन्छ भन्दाखेरि एउटा कन्जुस मान्छे चाहिँ स्यान्दो स्यान्दो गन्जी थाहा छ नि नाति भित्र भित्र लगाउने स्यान्दो गन्जी किन्न घट अनि साउजी मलाई एउटा स्यान्दो दिनु त भन्यो अनि साउजी ल यो लिनुहोस् राम्रो छ भन्यो कति पर्थ्यो यसको भनेर सोधेको साउजीले 500 है भन्यो ओ साउजी मलाई चाहिँ सधैँ लगाउने खालको देखाउनुहोस् न त्यो पार्टी जान्छ लगाउने स्यान्दो के काम भने ए भगवान् अचम्म लाग्ने कुरा जग्गाले अनि श्रीमतीले श्रीमानलाई भनिन् अहिले आउँदाखेरि बाटा सुनेको तपाईँ हिजो धेरै पिउनुभयो धर्म लड्नुभयो यसरी पनि पिउने हो भनेर भनिन् अनि श्रीमानले भने हेर नानी यो सबै गलत सङ्गतको असर हो एकदम गलत सङ्गत भयो चारजना साथी थिए अनि चार बोतलै रक्सी थियो त्यो गलत सङ्गतले भ्यायो भने अनि श्रीमती भने कसरी गलत सङ्गत भन्दा सबैजना चाहिँ नि खानी खानी परेछौ अनि यसरी खानी गरी लड्ने कसरी लड्यो त कि त सबैजना लड्नु पऱ्यो तपाईँ एकजना कसरी लड्यो भने त के गर्नु नानु गलत सङ्गतको असर चारजना साथी रक्सी थियो चार बोतल बच्ची आएर दक्षिणी नखानी पऱ्यो एक्लैले खानु पऱ्यो नि सबै अरे कता नाति नाति है नमस्कार भाइ नमस्कार नमस्कार हजुरबा हो नातिनी कहाँ थियो माडीतिरबाट माडीबाट किरेम कुमारी नातिनी हो हजुर ओहो लो के हो त खबर एकदम ठिक छ हजुरबा त्यसो त नि के हुन्छ त नातिनी रुगा हो कि लागै छ हजुर सन्चो हुँदैन ठिकै छ अब के गर्ने अब यस्तै छ जिन्दगी कसो धेरै डुलेर लाग्यो सोच्नु भएको हुन्छ आज डुल्यो भोलि डुल्यो डुल्दा डुल्दै हावा सबैको पढाइ हावा पनि है हजुर त्यस्तै छ अब ठिकै छ के आदमी त अब बाजुन्जेल चाहिँ नि यस्तै हो क्या यस्तै हो हजुरमा अनि नातिनी माटीतिर के भइरहेको छ पिन्नी आज आज एकदम घाम लागेको छ पानी परिरहेको थियो आज चाहिँ मजाले घाम लागिरहेको छ हो त हजुर प्रश्न सोधौँ नातिनीलाई हजुर नातिनीलाई रमाइलो प्रश्न सोधौँ रमाइलो उहाँ रमाइलो गर्ने आउँदैन सोधौँ नातिनीले भन्न सक्नुहुन्छ कि त मान्छेहरूले एसी चलाउँदा कि नातिनी हजुर त्यो झ्याल ढोकाहरू किन बन्द गर्दैन भन्नुहोस् त एसी चलाउँदा एसी चलाउँदा झ्याल ढोका किन बन्द गर्नु बाहिरको हावा नआओस् भनेर मिलेन मिलेन नातिनी मिलेन रमाइलो उत्तर छ क्या यसको पछि पछि भन्दै गर्नु मै भन्यौँ भन्नु नि त त्यो एसीको हावा अरूले नलिउन् भनेर क्या नातिनी कसलाई सम्झने हो हजुरबालाई धन्यवाद अनि विष्णुबालाई अनि अर्पणेमा भोलिने अनि कुमारको सुनिता अनि मेरो साथीहरू सम्पूर्ण सम्पूर्णलाई हुन्छ ल प्रेम कुमारी नातिनी आउँदै गर्नु होला म यहाँ नगर्नु होला अहिले छुट्टी उकेर नमस्कार नमस्ते ल प्रेम कुमारी नातिनी आउनु भएको थियो यति बेला फेरि पनि चाहिँ नि एकदम मिठो गाना बजाउँ छ यो गाना सुनौँ गाना बजे छोटो प्रेममा जानियो नाति ल त्यसपछि फेरि आउँला सोच तिमी मन पराउनु दोष भए दोष भए माया गर्नु दोष भए दोष भए मन पराउनु दोष भए दोषी भए माया गर्नु दोषी भए म खैके भो तिम्रो मायामा बेहोशी भए म मन पराउनु दोषी भए म माया गर्नु दोषी भए म तिम्रो हर दुःखमा खुसी छर्छु म केही नहोस् तिमीलाई बरु मर्छु म तिम्रो हर दुःखमा खुसी छर्छु म केही नहोस् तिमीलाई बरु मर्छु म मायाको सागर तिमी सागरमै डुब्दै गए म माया नै ईश्वर रहेछ नाक कान घाम फेरि पनि स्वागतम वेलकम कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजा केन्द्रमा चाहिँ एकैछिन ब्रेक लियौँ। ब्रेक पछि फेरि पनि अब माइन्ड फ्रेस गर्नलाई हामी आइसकेका छौँ। रमाइलो रमाइलो कुराहरू गर्छौँ तपाईँलाई थाहा छ रहेछ। एउटा छोरा चाहिँ एकदम उदास भएर भएको देख बसेको देखेर बाउले भने मेरो बाबु के भयो छोरा भने छोराले केही होइन बा भने भने अनि फेरि बाउले भने भन्न बाबु भन् म तेरो बाबु मात्र होइन साथी जस्तो पनि त हो नि भने तपाईँले साँच्ची भने अब बुवा भने छोरोले बुवा चाहिँ अँ म तेरो साथी बराबर ल भन् भने फेरि पछि चाहिँ नि गाली गर्न पाइन्न नि तपाईँ मेरो पक्का साथी हो म तेरो एकदम दिलदेखिको साथी हो भन् के भन्छस् भन् साथी जस्तै ठानेर भन् भने त हेर उसले बाबुलाई भनेको छोरो चाहिँ हेर न यार तेरो बुढी के भाग्यो अलिकति हर्लिक्स माग्दा नि गाली गर्छ यार भने म पनि तेरो चाहिँ नि साथी जस्तै हो भन्दाखेरि छोराको चाहिँ नि प्रश्न त्यस्तो हो। एउटा भिखारी आए अनि बाहिरबाट भने हजुर केही खानेकुरा पाइन्छ होला भने श्रीमानले भने ए श्रीमती घरमा छैन भोलि आउजाऊ भने भने फेरि भिखारी भने हजुर मलाई त खानेकुरा चाहिएको हो हजुरको श्रीमती चाहिएको हो यस्तो जाऊ। अनि त्यो प्राइमरी स्कुलको चाहिँ नि शिक्षक भएको बेला मैले विद्यार्थीहरूलाई भने ल बाबु हो भोलि आउँदाखेरि अल्छीपन शीर्षकमा निबन्ध लेखेर ल्याओ भने सबैले एक एक पाना लेखेर बुझाए। एउटा छात्रले पाँच पाना बुझाओ पाँच पानामा पुरै पाँचै पाना खालि लास्ट पेजको तलपट्टि पाँच पाना छोडिसकेपछि उसले लेखाइदिन्छ सर अल्छीपन भनेको यही त हो नि। एउटा चाहिँ भाइ चाहिँ दोकानमा जुस किन्न गए भने साउजी एउटा जुस दिनुहोस् भने साउजीले रियल जुस दिए अनि ग्राहकले भने साउजी रियल जुसमा त किरा छ भन्छन् यसबाट किरा निस्क्यो भने के गर्ने भने अनि साउजीले भने तपाईँ चिन्ता नमान्ने त्यो किराको तपाईँलाई पैसा लाग्दैन फेरि भगवान् कुरो सुन्दा पनि मैले कहिले काहीँ दङ्ग बच्यो छक्क बच्यो रमाइलो लाउँछ क्या कुरो आफ्नो जिन्दगीको बेलाका कुराहरू सम्झिँदाखेरि अहिले पनि आनन्द आउँछ भन्नुपर्छ। छोरा चाहिँले आमा चाहिँले गएर भने ए आमा तपाईँलाई त्यो प्लेट याद छ जुन प्लेटको बारेमा हजुर सधैँ टेन्सनमा हुनुहुन्थ्यो कतै त्यो प्लेट फुट्ने त होइन भनेर सधैँ टेन्सन लिनुहुन्छ नि भनेर मम्मी अँ बाउ अँ याद छ नि किन नआउनु भने त छोराले भने सम्झनुहोस् आजदेखि तपाईँको त्यो टेन्सन समाप्त भयो किनकि प्लेट फुटिसक्यो अरे। अनि एकजना सिकारीले दोस्रो सिकारीसँग भन्यो सुन्न आज बाघले मसँग गफ गरे नि भन्यो अनि दोस्रो सिकारीले हा नचाहिने कुरो के भन्नु बाघले भन्यो मैले बाघ मार्नु भनेर यसो बन्दुक तेर्साएको त उसले मुसुक्क हाँसेर मैले त नेसनल लाइफमा बिमा गरेको छु पो भन्यो अरे। जनावरहरू धेरै बिमाको कुरो गरे। अनि एक दिन एउटा मान्छे बजारबाट घरतिर फर्कने गर्दाखेरि बिच बाटोमा पुगेपछि माथि उडिरहेको एउटा भँगेराले उसको टाउकोमा आँसी गरेछ। यतिखेर निराश भएको मान्छेले माथितिर हेर्दै भगवान्लाई धेरै धेरै धन्यवाद दिएर धन्यवाद छ भगवान् तपाईँले यो चराहरूलाई मात्रै उन्नी बनाइदिनु भयो तपाईँले यो गाई भैँसीलाई उन्नी बनाइदिनु भएको भए आज मेरो हालत के हुन्थ्यो। अचम्मको कुरोहरू कहिले कहीँ सुन्नुपर्छ क्या एउटा रमाइलो कुरो सुन्नुपर्छ। एउटा मास्टरले आफ्नो विद्यार्थीले ल्याएको सबै खाजा खाइदिँदो रहेछन् अनि विद्यार्थीले एकदिन उसले भने ए तिमीहरूले फेरि सरले खाजा खाइदिनुहुन्छ भने घर घर भन्ने गरा छैनौ नि भने सोधे अनि विद्यार्थीले भने छैन सर छैन सरले खानुभयो त आउने भनेकै छैन बरु हाम्रो खाजा सधैँ बौला कुकुरले खाइदियो भन्ने गरेका छ। जस्तो भर यिनले हाँसी मजाक केन्द्रमा बसेर गफ गर्दा गर्दै कुराकानी सुन्दा सुन्दै आजको लागि समय सक्यो भन्ने कुरो चाहिँ नातिबाट आइसकेको छ। अब स्वस्थ रहनुहोला व्यस्त रहनुहोला निरोगी रहनु होला यही चाहिँ नि कामना। कालापाती बसेर सरकारी आउँदा कृष्ण नातिलाई धेरै धेरै धन्यवाद। जस्ट फर इन्जोय हाँसी मजाक केन्द्र सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धन्यवाद। दुलुवा बाजे पनि बिदा हुन्छु, नमस्कार। सारी नाइट बे शर्मी की हाई हाई हाई एक तू एक मैं और हो दिन दिन ये लाइट। हो सारी नाइट बे शर्मी की हाई हाई हो सारी नाइट बे शर्मी की हाई एक तू एक मैं और हो दिन दिन ये रेडियो अर्पण 104.5 मेगाहर्ट्ज़।